सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा नेपाल निजामती कर्मचारी युनियनको 6ौं राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू हुँदैछ। रत्नगर स्थित होटल स्टार ब्याङ्केटमा हुने महाधिवेशनको एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले मध्याह 12 बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनलाई पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, कंग्रेस उपसभापति रामचन्द्र पौडेल, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। वैशाख 30 गते सकिने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जनाको सहभागिता रहने युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाले जानकारी दिनुभयो। अधिवेशनले नयाँ नीति तथा कार्यक्रम सांगठनिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर र सौराहामा खाना र बस्नको व्यवस्था मिलाइएको युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। महाधिवेशनका लागि करिब 60 देखि 80 लाखसम्म खर्च लाग्ने आयोजकले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले 1 वर्षभित्रमा संविधान आउने कुरामा शंका नगर्न आग्रह गर्नु भएको छ। उहाँले तोकेको समयमा संविधान आउनेमा शंका नगरी सकारात्मक बन्न सबैलाई सुझाव दिनुभयो। रत्नगरमा हिजो आयोजित प्रजातान्त्रिक समाजवाद र समावेशी लोकतन्त्र विषयक विचार गोष्ठीमा प्रधानमन्त्री कोइरालाले मुलुक अभावै अभावमा अल्झिएकाले जनताले राहतको अनुभूति गर्न नसकेको बताउनुभयो। जनताले भोग्दै आएको अभाव हटाउनतर्फ सरकार केन्द्रित भयो। प्रधानमन्त्री कोइरालाले अभावै अभावको देशमा एकैपटक चमत्कारिक परिवर्तन खोज्न नहुने बताउनुभयो। उहाँले सरकार जनताको जीविकोपार्जनका मुद्दामा केन्द्रित रहेकाले राष्ट्रिय मुद्दामा पछि परे जस्तो देखेको स्पष्ट पार्नुभयो। जताततै विकासको अभाव छ, खानेपानीको अभाव छ। प्रधानमन्त्री कोइरालाले भन्नुभयो, सुकुम्बासी समस्या त्यस्तै छ। यस्तो अवस्थामा सरकारले नागरिकता समस्या पनि हेर्नु पर्यो। सबै कुरा कसरी समाधान हुन्छ, उहाँले सरकारको टीका टिप्पणी गर्नुभन्दा रचनात्मक काममा सहयोग गर्न दलहरूलाई आग्रह गर्नुभयो। यसैबीच रत्नगरका 2 छुट्टाछुट्टै संघ संस्थाले हिजो प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराएका छन्। चितवन केरा व्यवसाय समितिले सरकारबाट पाउनुपर्ने राहत र रत्नगर उद्योग वाणिज्य संघका पदाधिकारीले टिकोलीमा क्षेत्रीय स्तरको रंगशाला निर्माणको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर रंगशाला निर्माणको काम अगाडि बढ़ाउन आग्रह गरेका थिए। यसैगरी टोलीले त्रिशुली शक्तिखोर बहुद्देश्य सिमसाई परियोजनाको काम शुरू गर्न पनि आग्रह गरेको संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो। चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदी सहितको केरा व्यवसायको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राहतको लागि अर्थ मन्त्रालयलाई निर्देशन दिन आग्रह गरेका थिए। जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 21 स्मृति दिवस भव्यताका साथ मनाइने भएको छ। मदन आश्रितको रहस्यमय जीव दुर्घटना भएको स्थल चितवनको दास ढुङ्गा र सब फेला परेको गाजीपुरमा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको हो। नेकपा एमाले चितवनको विभिन्न भातृ संगठनका प्रमुखहरू सदस्य रहने मोर्चा संगठनको बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको हो। मोर्चा संगठनका प्रमुख केशव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले जेठ 3 गते पार्टी कार्यालय भरतपुरबाट बिहान 7 बजे मोटरसाइकल र्यालीसहित दुर्घटनास्थलमा पुगेर श्रद्धाञ्जली गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि एमाले पार्टी महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने तय भएको छ। भरतपुरबाट महासचिव पोखरेल र्यालीमा सहभागी हुँदै दुर्घटनास्थल पुगेर मदन आश्रितको शालिगमा माल्यार्पण गरी सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका संगठन प्रमुख रेग्मीले बताउनुभयो। जेठ 5 गते मदनको शव फेला परेको स्थल पश्चिम चितवनको हाजीपुरका महिला समूहलाई आय आर्जनका लागि सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। 5 गतेको कार्यक्रमका लागि एमाले उपाध्यक्ष तथा मदन भण्डारीकी श्रीमती विद्या भण्डारी आउने कार्यक्रम रहेको छ। उहाँले त्यहाँ रहेका महिला समूहलाई राहतका प्याकेज वितरण गर्ने कार्यक्रम रहेको एमाले पार्टीले जनाएको छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संगठनको 6ौं राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ। सम्मेलन मूल आयोजक कमिटिले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी दिएको छ। वैशाख 29 गते नारायणी कला मन्दिरमा उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट 4 वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले राजनैतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका युवाहरूको पक्षमा दलहरूले ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो। अध्यक्ष पोखरेलले सरकारले विदेशमा जाने नीति अवलम्बन गर्नुभन्दा पनि सरकारले युवाहरूका लागि स्वदेशमै औद्योगिक प्रतिष्ठान खोलेर रोजगार दिन सकेमा देश समृद्ध बन्न सक्ने टिप्पणी गर्नुभयो। उहाँले ठूला दलहरूको संहिताको मोडल स्पष्ट नभएकाले संहिता नआउने जिक्र गर्दै संविधान निर्माण कार्य समेत दलहरूको सत्ता लेप्चाले गर्दा ओझेलमा पर्न सक्ने खतरा रहेको औल्याउनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आउने जनाइएको छ। राष्ट्रिय सम्मेलनको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। युवक संघका केन्द्रीय महासचिव तिलक थापाले 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र विधान संशोधन वार्षिक प्रतिवेदन आगामी कार्ययोजनाबारे समेत छलफल गरिने जानकारी दिनुभयो। उहाँले संविधान निर्माणका पक्षमा जनतालाई जागरूक बनाउन युवा परिचालन तथा दबावमूलक कार्यक्रम गर्ने समेत जानकारी दिनुभयो। नयाँ बन्ने कार्यसमिति सहमतिका आधारमै चयन हुने बताइएको छ। सम्मेलन 31 गते सकिनेछ। चितवन राष्ट्रिय निकुञ्जमा आउने टुहरा वन्यजन्तु संरक्षणमा समस्या भएको छ। यस्ता वन्यजन्तु राख्ने स्थान नभएको र तिनीहरूकै लागि भनेर बजेट नआउने गरेकाले पालन पोषणमा समस्या परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरले जानकारी दिनुभयो। वर्षेनी निकुञ्जमा बाघ, गैंडा, हात्ती, चितुवा लगायत ठूला र संरक्षित जनावर विभिन्न स्थानमा फेला परि ल्याइने गरिन्छ। निकुञ्जमा वन्यजन्तुको उपचार गर्दै आएका पशु चिकित्सक कमल गैरीले यस्ता जनावरको अस्पतालमै बन्नुपर्ने भए पनि कसैले ध्यान नदिएको बताउनु भएको छ। राख्ने निश्चित स्थान उपचारका उपकरण आवश्यक भए पनि त्यो नहुँदा आएका धेरै वन्यजन्तु मर्ने गरेको उहाँले बताउनुभयो। मुख्य गरी बाघको आक्रमणमा परि गैंडाका बच्चाहरू फेला पर्ने गरेका छन्। बाघ र चितुवाहरू मानव बस्तीमा प्रवेश गरी आतंक मचाउने गरेपछि निकुञ्जमा ल्याइन्छ। चितवनको सौराहमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा अहिले पनि एउटा चितुवा र गैंडाको बच्चा राखिएको छ। चितवन निकुञ्जमा 2 बाघ रहेका छन्। तिनीहरूको दैनिक पालन पोषणमा समेत निकै खर्च हुने गरेकाले खर्च व्यवस्थापनमा समेत समस्या रहेको निकुञ्जका प्रमुख कुबरले बताउनुभयो। अन्य संरक्षित जनावर पनि टुहरा भएर निकुञ्जमा ल्याइन्छ। बाहिरी जिल्लाको पनि सिफारिसमा सेन्टर निकुञ्ज भएकाले वर्षेनी दर्जनौ वन्यजन्तु चितवन राष्ट्रिय निकुञ्ज ल्याइन्छ। अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बढ्दो कच्चा पदार्थको मूल्यमा वृद्धि र अत्याधिक गर्मीका कारण उत्पादनमा कमी आएपछि व्यवसायीले अण्डाको मूल्य बढाएका हुन्। खुद्रा अण्डाको मूल्य प्रतिवटा 14 पुगेको छ। व्यवसायीले फार्मबाट प्रति क्रेट 320 बिक्री गर्न थालेका छन्। अण्डा उत्पादक संघका महासचिव त्रिलोचन कडेलका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो वर्ष बर्ड फ्लू देखा परेपछि ठूलो नोक्सानी बिहोरेका कतिपय व्यवसायीले पेसा छाड्नु, कतिपयले उत्पादन घटाउनु, कच्चा पदार्थको मूल्यमा भारी वृद्धि हुनु लगायतका कारण उत्पादनमा समेत आधा कटौती भएको छ। महासचिव कडेलका अनुसार दैनिक 14,000 पेटी उत्पादन हुँदै आएको अण्डा घटेर अहिले 7,000 पेटीमा झरेको छ।